2 मेन रोड टाढी फोन नम्बर 0556 61 057 स्टाइल परफॉर्मेंस र माइलेज का लागि हिरो मात्र मार्सल इम्पोरियम मा रेडियो अर्पण 104.5 मेगाहर्ट्ज यस अर्पण खबर को साथ मा शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पंप संगै फोन नंबर 0556 563 290 रंग रोगन सेनेटरी टॉयलेट बाथरूम का फिटिंग सामान दक्ष प्लम्बर पेंटर को व्यवस्था का साथ ही एशियन पेट्स को आधिकारिक बिक्रेता रहेको जानकारी गराइन्छ। एटिच्युड मल्टीलर्निंग एकेडमी मैथ साइंस र टेस्ट नदी 5 विषय में मात्र एसएलसी र प्लस 2 गर्न पाइने साथै इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने एटिच्युड मल्टीलर्निंग एकेडमी खैरानी 4 पर्सा नारायणी डेवलपमेंट बैंक को माथि मोबाइल 98452 46 174 नमस्कार। अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि केही साथ सुनिरहनु भएको दिउँसो 1 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब खबर विस्तारमा। विक्रम सम्बत 2071 सुरु भएको छ। नयाँ वर्षको स्वागतमा देशभर विभिन्न कार्यक्रमहरू भइरहेका छन्। सुख शान्ति समृद्धिको कामना गर्दै एक आपसमा शुभकामना आदान प्रदान गर्ने क्रम चलिरहेको छ। विभिन्न पर्यटकीय स्थलहरूमा चहलपहल बढिरहेको छ। देश विदेशमा रहेका नेपालीहरू सुख शान्ति र समृद्धिको कामना गर्दै आपसमा भेटघाट र रमाइलो गरी नयाँ वर्ष मनाइरहेका छन्। विगतमा भएका कमी कमजोरीको समीक्षा गर्दै आगामी योजना बनाउने नयाँ नयाँ कामको थालनी गर्ने दिनका रूपमा नयाँ वर्ष मनाउने परम्परा छ। नयाँ वर्षमा मुलुकले नयाँ संविधान पाउने सबैले आशा अपेक्षा र कामना व्यक्त गरेका छन्। राष्ट्रपति प्रधानमन्त्री र विभिन्न राजनैतिक दलका शीर्ष नेताहरूले पनि आफ्नो शुभकामना सन्देशमा यही कुरामा जोड दिएका छन्। राष्ट्रपति डाक्टर रामवरण यादवले नयाँ वर्षको अवसरमा सबै नेपालीलाई सुख शान्ति र समृद्धिको कामना व्यक्त गर्दै जनचाहना अनुसारको नयाँ संविधान समयमै निर्माण गर्न आग्रह गर्नुभएको छ। राष्ट्रपतिले संविधान सभा चुनावको सफलताले नागरिकमा ल्याएको उत्साहलाई परिणाममुखी बनाउनु पर्नेमा जोड दिनुभएको छ। प्रधानमन्त्री सुशील कोइरालाले 2071 साल प्रजातान्त्रिक अधिकार सहित संघीयता गणतन्त्र जस्ता महत्वपूर्ण उपलब्धि संस्थागत गर्ने संविधान जारी हुने ऐतिहासिक वर्ष बन्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले नयाँ वर्ष आर्थिक उन्नतिको काम अगाडि बढाउने प्रस्थान बिन्दु हुने अपेक्षा पनि गर्नुभएको छ। आफ्नो शुभकामना सन्देशमा प्रधानमन्त्री कोइरालाले शासन र प्रशासनलाई पारदर्शी उत्तरदायी ढिला सुस्ती रहित भ्रष्टाचार मुक्त सदाचार युक्त र नागरिक मुखी बनाउने वाचा गर्नुभएको छ। नयाँ वर्षले सबै समुदाय बीच सद्भाव सहकार्य एकता र मेलमिलापको वातावरण बनाउन सहयोग पुर्याओस् भन्ने शुभेच्छा समेत व्यक्त गर्नुभएको छ। मन्त्री परिषदका पूर्व अध्यक्ष कैलाश रेग्मी सहित विभिन्न राजनैतिक दलका शीर्ष नेताहरूले पनि शुभकामना व्यक्त गर्दै नयाँ वर्ष शान्ति समृद्धि आर्थिक र सामाजिक विकासका साथै नयाँ संविधान बन्ने ऐतिहासिक वर्ष हुने कामना र प्रतिबद्धता जनाएका छन्। नव वर्ष 2071 सालको अवसरमा रेडियो अर्पण 104.5 मेगाहर्जले सम्पूर्णमा शुभकामना व्यक्त गरेको छ। रेडियोका उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष एमन भुसालले आज जारी गर्नुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ। सन्देशमा रेडियोका शेर सदस्य कर्मचारी विज्ञापन दाता श्रोता तथा शुभचिन्तकहरूमा नयाँ वर्षले नयाँ जोश जागर तथा उमङ्ग ल्याओस् भने कामना गरिएको छ। नयाँ वर्षले जारी राजनैतिक सङ्क्रमण चाँडै अन्त्य गरी स्थायी शान्तिको कामना गर्दै 2071 सालमा नेपाली जनताले नयाँ संविधान पाउने आशा पनि सन्देशमा उल्लेख छ। त्यसका लागि राजनैतिक दलहरूलाई बेला बेलामा घचघचनमा पनि आम नेपालीमा आह्वान गरिएको छ। संविधान सभा अन्तर्गतका समिति सभापति चयन र सरकारले मनोनित गर्ने 26 जनाका विषयमा छलफल गर्न आज पनि प्रमुख 3 दलका शीर्ष नेताहरूको बैठक बस्ने भएको छ। 5 गतिसम्म समितिका सभापति सहमतिका आधारमा चयन हुन नसकेमा प्रक्रियामा गएर पनि टुङ्गो लगाउने तयारी संविधान सभा सचिवालयको रहेको छ। त्यसैले समयभित्र सकेसम्म सहमतिमा टुङ्गो लगाउन 3 दलको बैठक बोलाइएको कंग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो। उहाँले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले उच्च स्तरीय राजनीतिक समिति र संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको नेतृत्व आफ्नो दलले पाउनुपर्ने दावी गरेपछि हिजोको बैठक बिना निष्कर्ष टुङ्गिएको थियो। उपसभापति पौडेलका अनुसार कंग्रेस कुनै पनि हालतमा दुवै समितिको नेतृत्व माओवादीलाई दिन तयार छैन। माओवादीले उच्च स्तरीय राजनीतिक समितिमा अध्यक्ष दाहाल र संवाद समितिमा बाबुराम भट्टराईलाई पठाउने तयारी गरेको छ। बेलुका 5 बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने तयारी भएको छ। हिजोको बैठकमा कंग्रेस र एमालेका नेताहरूले एकीकृत माओवादीलाई नै सभापति दिनुपर्ने भए अध्यक्ष दाहालले नै संवाद समितिको सभापति हुनुपर्ने प्रस्ताव गरेका थिए। एकीकृत माओवादीको संगठन विभागले राष्ट्रिय सम्मेलनमा विराटनगरमा गर्न सिफारिस गरेको छ। विभागले केन्द्रीय कार्य समक्ष यस्तो सिफारिस गरेको हो। यसअघि सम्मेलन काठमाडौँमा गर्ने तयारी भएको थियो। जेठ 18 सुरु हुने राष्ट्रिय सम्मेलनको लागि सदस्यता नवीकरणको काम अन्तिम चरणमा पुगेको एकीकृत माओवादीले जनाएको छ। वैशाख 15 जिल्ला सम्मेलनहरू सम्पन्न गरी प्रतिनिधि छनौट गरिसक्ने प्रवक्ता दिननाथ शर्माले जानकारी दिनुभयो। मकवानपुरको भीमफेदी 3 भन्साङमा चट्याङमा परेर 1 जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा स्थानीय 20 वर्षीय सुनबहादुर साङताङ रहेको प्रहरीले जनाएको छ। घरमा बसिरहेको अवस्थामा चट्याङ परी उहाँको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरीकाले मकवानपुरले जनाएको छ। चट्याङमा परेर स्थानीय 35 वर्षकी दुर्गामाया साङताङ घाइते हुनुभएको छ। युक्रेनले देशको पूर्वी क्षेत्रका सरकारी भवनहरू रुसी समर्थक बन्दुकधारीले कब्जामा लिएपछि बन्दुकधारीको कब्जाबाट भवनहरूलाई मुक्त गर्न सेना परिचालन गर्ने भएको छ। अन्तरिम सरकारका राष्ट्रपति अलेक्जेन्डर टर्चयोनाफले क्रिमियाको जस्तै अवस्था आउन नदिन पनि सेना परिचालन गर्ने तयारीमा रहेको बताएका छन्। राष्ट्रपतिले देशको सम्प्रभुता रक्षाका लागि सेना परिचालन गर्ने विषयमा संसदमा दिएको सन्देशमा यस्तो बताइएको हो। रुस समर्थक लडाकुहरूले करिब 30 दर्जन सहरमा हमला गरिरहेका छन्। यसअघि नेटोका महासचिव पूर्वी युक्रेनका ताजा घटनाक्रमबारे चिन्ता व्यक्त गरेका थिए। संयुक्त राष्ट्रसङ्घमा अमेरिकी राजदूतले युक्रेनमा भएको बन्दुकधारीहरूको चरणबद्ध हमलामा रुसी घुसपेट भएको संकेत गरेका थिए। र नेपाल क्रिकेट संज्ञान र आन्दोलन र राष्ट्रिय क्रिकेट टोली बीच भोलि वार्ता हुने भएको छ। भोलि वार्ता गर्न दुवै पक्ष सहमत भए पनि समय र स्थान भने तोकिएको छैन। क्यानले गरेको आग्रह अनुसार वार्तामा बस्न खेलाडीहरू तयार भए पनि वार्तामा खेलकुद मन्त्रालयका प्रतिनिधिहरूलाई सहभागी गराउन खेलाडीहरूले माग गरेका छन्। खेलाडीहरूले आन्दोलन घोषणा गर्दै जारी 1 दिवसीय राष्ट्रिय क्रिकेट बहिष्कार गरेपछि क्यानले उपाध्यक्ष चतुरबहादुर चन्दको संयोजकत्वमा वार्ता टोली गठन गरी खेलाडीहरूलाई वार्ताका लागि आह्वान गरेको थियो। कप्तान पारस खड्काले वार्ताका बारेमा टोलीमा छलफल भइरहेको बताउनुभयो। हवस् त दिउँसो 1 बजेको अर्पण खबर सकियो। सुजिता हमाल बिदा भए, नमस्कार। यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर 1 बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362290 रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू दक्ष प्लम्बर पेन्टर को व्यवस्था का साथै एशियन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। एटिच्युड मल्टीलर्निंग एकेडमी म्याथ साइन्स र टेस्ट नदी 5 विषयमा मात्र एसएलसी र प्लस 2 गर्न पाइने साथै इंग्लिश जापानीज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युड मल्टीलर्निंग एकेडमी खैरानी 4 पर्सा नारायणी डेभलपमेन्ट बैंकको माथि मोबाइल 98452446174।